पढाइ हुने एटिच्युट मल्टिलर्निङ एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट बैङ्कको माथि मोबाइल 9845146174। माओवादीको विरोधका कारण अवरुद्ध संसद बैठक भोलि दिउँसो 3 बजेसम्मका लागि स्थगित। संसद बैठकमा द्वन्द्वकालीन मुद्दा बिउसाएर शान्ति प्रक्रिया भाड्ने षड्यन्त्र भएको यो माओवादी नेता डाक्टर भट्टराईको आरोप। कृष्णप्रसाद अधिकारीको हत्या अभियोगमा पक्राउ परेकाहरूको रिहाईको माग गर्दै दुई माओवादीद्वारा जिल्ला प्रशासनकाले चितवनमा धर्ना। पक्राउ परेका दुई अभियुक्तको बयान लिने क्रम आज पनि जारी। रत्नगर नगरपालिकाभित्र 550 जना बाल श्रमिक रहेको नगरपालिकाको भनाई। रत्नगर उद्योग वाणिज्य संघको पहलमा उद्योगहरूमा बाल श्रम न्यूनीकरण गरी सिप सिकाइने कार्यक्रम शुरू। सिरियाको राजधानी दमास्काको एक विद्यालयमा आक्रमण हुँदा एक बालकको ज्यान गयो। पश्चिम अफ्रिकामा भाइरसबाट 121 जनाको मृत्यु। र इन्डियन प्रिमियर लिगको 7 औं संस्करण आजदेखि युएईमा सुरु हुने। उद्घाटन खेलमा मुम्बई इन्डियन्स र कोलकाता नाइट राइडर्स भिन्ने। नमस्कार, अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट लाइनमा www.radioarpan.com.np संसारभरि केही साथ सुनिरहनु भएको साँझ 5 बजेको अर्पण बुलेटिनमा तपाईँलाई स्वागत छ। म सुजिता हमाल। गोर्खा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या अभियोगमा पक्राउ परेकाहरूको रिहाईको माग गर्दै दुई माओवादीले जिल्ला प्रशासनकाले चितवनमा धर्ना दिएका छन्। एकीकृत नेकपा माओवादी र नेकपा माओवादी चितवनले संयुक्त रूपमा आज बिहान 10 बजेदेखि 12 बजेसम्म जिल्ला प्रशासनकालेमा धर्ना दिएका हुन्। द्वन्द्वकालीन घटनालाई सत्यनिरूपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोग गठन गरेर मात्र अनुसन्धान गरिनुपर्ने भन्दै उनीहरूले पक्राउ परेकाको तत्काल रिहाई हुनुपर्ने माग गरेका छन्। पक्राउ परेका दुई अभियुक्तको बयान लिने क्रम आज पनि जारी छ। हिजो दिउँसोबाट छविलाल पौडेलको बयान लिन थालिएको हो। सकेसम्म आज दुवैजनाको बयान सक्ने तयारीमा रहेको अदालतका श्रेष्ठदार विद्याराज पौडेलले जानकारी दिनुभयो। छविलालसँगै भीमसेन पौडेललाई पनि प्रहरीले पक्राउ गरेको थियो। पक्राउ परेका दुई अभियुक्त सहित 13 जना विरुद्ध जिल्ला अदालत चितवनमा अभियोग पत्र दर्ता भएको छ। बयानपछि थुनछेक बहसका लागि प्रतिपादनका तर्फ बाट वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठ, बारका पूर्व महासचिव रमण श्रेष्ठ लगायत 20 जना वकिल तयारीमा रहेका छन्। एकीकृत नेकपा माओवादीको विरोधका कारण अवरुद्ध गरेको संसद बैठक भोलि 3 बजेसम्मका लागि स्थगित भएको छ। ए माओवादी सभासदले आआफ्नो स्थानबाट उठेर विरोध गरेपछि सभामुख सुभाष चन्द्र नेवाङले भोलि 3 बजेसम्मका लागि बैठक स्थगित गर्नुभएको हो। आजको बैठकमा ए माओवादीको विरोधका कारण सत्यनिरूपण तथा मेलमिलाप आयोगको विधेयक दर्ता हुन पाएन। बैठक शुरू भए लगत्तै संसदमा बोल्दै ए माओवादी नेता डाक्टर बाबुराम भट्टराईले द्वन्द्वकालीन मुद्दा बिउचाएर शान्ति प्रक्रिया भाड्ने षड्यन्त्र भएको आरोप लगाउनुभयो। चितवन प्रहरीले गोर्खा फुजेलका अधिकारीको हत्या आरोपमा 13 जना विरुद्ध अदालतमा आइतबार अभियोग पत्र दर्ता गरेको थियो। 13 मध्ये 2 जना प्रहरी हिरासतमा छन् भने दुवैको अदालतले बयान लिन सुरु गरिसकेको छ। विभिन्न विषयमा उठेका विवाद मिलाउन प्रधानमन्त्री सुशील कोइरालाले आज पनि सत्तारूढ र प्रतिपक्षी दलका शीर्ष नेताहरूसँगको छलफल जारी राख्नु भएको छ। कोइरालाले केही दिन यता औपचारिक तथा अनौपचारिक छलफल गर्दै आउनु भएको छ। उहाँले आजै विभिन्न दलका नेताहरूसँग संविधान सभा भवनमा छलफल गर्नुभएको छ। कोइरालाले फुचेल घटनापछि देखिएको अवस्थाका बारेमा छलफललाई तीव्रता दिनुभएको हो। हिजो बोलाइएको सर्वदलीय बैठकमा एकीकृत नेकपा माओवादीका प्रतिनिधि सहभागी नभएपछि प्रधानमन्त्रीले आज संविधान सभा भवन नयाँ बानेश्वरमा छलफल जारी राख्नु भएको उहाँको सचिवालय स्रोतले जनाएको छ। एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई संसदीय दलको नेता चयन गरेको छ। कङ्ग्रेस उपसभापति रामचन्द्र पौडेलले अधिकारी दम्पतिको अनसनमा डलरवादीहरूको चलखेल भएको भन्दै यो अनसन तोड्ने सीमा अब वरिष्ठ पत्रकार एवं नागरिक समाजका अगुवा कनकमणि दीक्षितले लिनुपर्ने बताउनु भएको छ। आफ्नै निवास बोहराटारमा आज बिहान भेट गर्न आएका द्वन्द्व पीडितसँग कुरा गर्ने क्रममा कङ्ग्रेस नेता पौडेलले फुजेल काण्डमा किटाने जाहेर परेका 13 जनालाई अदालतमा मुद्दा चलाइसक्दा पनि अधिकारी दम्पतिले अनसन तोड्न नमानेकोमा आक्रोश पोख्नुभयो। अब यसको जिम्मा कनकमणि दीक्षित लगायत डलरवादीहरूले लिनुपर्ने पौडेलले बताउनुभयो। उनीहरूले कारवाही गर्न भनेका मान्छेलाई मुद्दा चलाइएको छ अनसन तोड्ने आग्रह गर्दै म आफै भेट्न जाँदा पनि उनीहरू अनसन तोड्न मान्दैनन्। नेता पौडेलले आक्रोशित हुँदै द्वन्द पीडितहरूसँग भन्नुभयो यसको जिम्मेवारी कनकमणि दीक्षितले लिनुपर्छ कि पर्दैन र डलरवादीहरूले लिनुपर्छ कि पर्दैन। नेता पौडेललै भेटेर फर्केका न्यायका लागि द्वन्द पीडित समाजका अध्यक्ष जनक राहतले जानकारी दिनुभयो। द्वन्दकालका मुद्दालाई खोतल्दै हिँड्दा आफूहरू पनि परिने भएकाले सहमतिका आधारमा मेलमिलापको बाटोबाट अघि बढ्न ठुला दल तयार रहेको बताउनु भएको थियो। त्यसबेला शेरबहादुर देउवाजी गृहमन्त्री हुनुहुन्थ्यो, म पनि गृहमन्त्री भएको थिएँ, प्रहरी आमी पनि परिचालित भएका थियौँ। माओवादीको रेकर्ड छैन, सेना प्रहरीको सबै रेकर्ड छ। उपसभापति पौडेलको भनाई उद्धृत गर्दै राउतले भन्नुभयो त्यसैले प्रचण्डजीलाई जेल हाल्न खोज्दा हामी समेत तानिन्छौँ। पौडेललाई भेट्न पुगेका पीडित सङ्घका नेताहरूले संसदमा प्रस्तुत भएको सत्य निरूपण तथा मेलमिलाप आयोग सम्बन्धी विधेयकको दफा 25, 26 र 29 संशोधन गर्न आग्रह गरेका थिए। नेकपा माओवादीका सचिव नेत्र विक्रम चन्दले कङ्ग्रेसले पुराना मुद्दालाई ब्युचाएर देशलाई युद्धतिर धकेल्न खोजेको आरोप लगाउनु भएको छ। नेकपा माओवादी कालीकोटको दोस्रो जिल्ला सम्मेलनको उद्घाटन गर्दै नेता चन्दले 12 बुँदे सहमतिको मुद्दा बुदामा संविधानमा जनताका कुरा लेख्ने विषय समावेश भएको भए पनि अहिले परिस्थिति सहज भएपछि कङ्ग्रेस र एमाले त्यसबाट पछि हटेको आरोप लगाउनुभयो। पार्टी एकीकरण हुन लागेको भन्ने बारेमा बाहिर आएको हल्ला साँचो नभएको बताउँदै पार्टी एकताका लागि कार्यनीति र रणनीतिका बारेमा एकरूपता हुनुपर्नेमा जोड दिनुभयो। उप प्रधान गृह मन्त्री वामदेव गौतमले 1 वर्षभित्रै संविधान जारी गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। पछिल्लो समय संविधान निर्माणका क्रममा देखिएका केही विवाद चाँडे समाधान हुने विश्वास व्यक्त गर्दै उप प्रधानमन्त्री गौतमले संविधान निर्माणपछि सबै क्षेत्रको विकास हुने बताउनुभयो। अखिल नेपाल किसान महासंघले काठमाडौँमा गरेको कृषिको वर्तमान अवस्था र कृषि व्यवसायीकरणको कार्यदिशा विषयक अन्तर्क्रियामा गृहमन्त्री गौतमले आत्मनिर्भर र निर्वामुखी कृषि व्यवस्थामा नेपाल अझै पछि रहेको बताउँदै उहाँले कृषि मात्र नभई सबै क्षेत्रको विकास गर्न नसकेको भन्दै कृषिको औद्योगिकरण नगरी देशको विकास सम्भव नहुने बताउनुभयो। सरकारको सही नीति नहुँदा अपेक्षित उपलब्धि हासिल गर्न नसकेको स्वीकार्दै उहाँले अबको भूमि सुधार भू उपयोगको नीति हुने बताउनुभयो। नेकपा एमालेको उपाध्यक्ष समेत रहनुभएका गृहमन्त्री गौतमले पार्टीको आगामी 9 महाधिवेशनबाट नेतृत्व नयाँ पुस्तामा हस्तान्तरण हुने बताउनुभयो। यसपटक सर्वसम्मत नेतृत्व चयनको सम्भावना बलियो देखिएकाले नयाँ व्यक्तिमा नेतृत्व हस्तान्तरण हुने उहाँको भनाइ थियो। उप प्रधानमन्त्री गौतमले महाधिवेशनपछि हुने नेतृत्व हस्तान्तरणले पार्टीलाई थप एकताबद्ध बनाएर लैजाने विश्वास व्यक्त गर्नुभयो। एकीकृत नेकपा माओवादीको संसदीय बोर्डको बैठकले दलको नेतामा अध्यक्ष प्रचण्ड र प्रमुख सचेतकमा केन्द्रीय सदस्य गिरिराज मणि पोखरेललाई चयन गरेको छ। आज बिहान बसेको बैठकले व्यवस्थापिका संसदको बैठक अवरुद्ध गर्ने समेत निर्णय गरेको सभासद एवं केन्द्रीय सदस्य अग्नि सापकोटाले बताउनुभयो। फुजेल घटनामा गिरफ्तार गरिएका कार्यकर्ताको मुद्दा फिर्ता लिएर सरकारले माफी नमागेसम्म हामी संसद चल्न दिँदैनौ। सापकोटाले भन्नुभयो ए माओवादीको संसदीय दलको बैठकपछि आयोजना गरिएको व्यवस्थापिका संसदको बैठक माओवादी अवरोधपछि चल्न नसकी स्थगित भयो। नेपाली कङ्ग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले द्वन्द्वकालीन मुद्दा ब्युचाउन नहुने बताउनु भएको छ। कङ्ग्रेस निकट कर्मचारी युनियनको सम्मेलन उद्घाटनका लागि सुनसरी जाने क्रममा आज बिहान विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै कोइरालाले सबैले मेलमिलापको बाटोमा अघि बढ्नुपर्ने बताउनुभयो। द्वन्द्वकालमा हामी सबैबाट केही न केही गल्ती भएको छ, अब त्यसलाई कोट्याउनु हुँदैन। कोइरालाले भन्नुभयो अब सबैले मेलमिलापको बाटोबाट अघि बढ्नुपर्छ र संविधान निर्माण गरी देश विकासमा लाग्नुपर्दछ। आफ्ना पिता गिरिजा प्रसाद कोइरालाले यही मेलमिलाप र शान्तिका लागि माओवादीलाई शान्ति प्रक्रियामा ल्याएको स्मरण गराउँदै उहाँले द्वन्द्वकालीन मुद्दालाई बेउताएर कसैलाई फाइदा नहुने बताउनुभयो। सूचना तथा सञ्चार मन्त्रालयका सचिव सुमन प्रसाद शर्माले आज मन्त्रालयमा पदबाली गर्नुभएको छ। यसअघि महालेखा नियन्त्रकको कार्यालयको जिम्मेवारी सम्हाल्नुभएका शर्मालाई गत चैत्र 27 गतेको मन्त्री परिषदको निर्णय अनुसार सञ्चार मन्त्रालयमा सरुवा गरिएको थियो। मन्त्रालयमा आयोजित पदबहाली एवं स्वागत समारोहमा उहाँले सूचना तथा सञ्चार जस्तो महत्वपूर्ण जिम्मेवारीलाई प्रभावकारी रूपमा कार्यान्वयनका लागि सामूहिक प्रयास आवश्यक रहेको बताउनुभयो। उहाँले प्रजातन्त्रको संस्थागत विकास र मानवाधिकारको रक्षाका लागि सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका हुने चर्चा गर्नुभयो। कार्यक्रममा मन्त्रालयका उच्च पदस्थ अधिकारी एवं कर्मचारीहरू, मन्त्रालय सम्बन्ध विभाग तथा सञ्चार माध्यमका प्रमुखहरूको उपस्थिति रहेको थियो। साना व्यवसायको संस्था जिल्ला लघु उद्यमी सङ्घ पर्वत्र राष्ट्रिय लघु उद्यमी सङ्घकी अध्यक्ष केशा कुमारी परियालाई शान्तिका लागि व्यवसायिक अन्तर्राष्ट्रिय पुरस्कार 2014 सम्मानित गरिने भएको छ। उहाँलाई यो पुरस्कार नर्वेको बिजनेस फर विश्व प्रतिष्ठाले आगामी जेठ 1 गते ओस्लो स्थित नोबेल शान्ति पुरस्कार प्रदान गरिने, सिटी हलमा विशेष समारोहका बेच प्रदान गरिने बताइएको छ। बिजनेस फर पिस अवार्डको निर्णायक मण्डलमा नोबेल पुरस्कार विजेताहरू हुनुहुन्छ। आफूले जीवनमा कल्पना नै नगरेको पुरस्कार पाउँदा पर्वतको खानीगाउँ विकास समिति 551 वर्षीय परिवारसँग खुसीको सीमा नै छैन। विश्वकै प्रतिष्ठित शान्तिका लागि व्यवसायी बिजनेस फर पिस पुरस्कार पाउने घोषणा भएपछि उहाँले जिन्दगीमै नसोचेको सफलता प्राप्त गरेको अनुभव गर्नुभएको छ। जिल्ला प्रहरी कार्यालय पर्वतले पाङराङ एक कुना शहरमा भएको घटनामा संलग्न 11 जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ। मृतकका परिवारले 6 जना विरुद्ध किटानी जारी दिएका कारण उनीहरूका विरुद्ध कर्तव्य ज्यानमा मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक जगतबन्धु पोखरेलले जानकारी दिनुभयो। दलित जातजातिका कामी र सार्की समूहका बीचमा चैत्र 21 गते राति भएको झडपमा घाइते भएका सोही ठाउँका राजेश नेपालीको उपचारका क्रममा मृत्यु भएपछि घटनामा संलग्नलाई पक्राउ गरेर थप अनुसन्धान गरिएको हो। नेपालीको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा केही दिन अगाडि मृत्यु भएको थियो। यस्तै कर्तव्य ज्यान मुद्दा लागेपछि फरार रहेका एक युवालाई करिब 2 वर्षपछि प्रहरीले रोल्पामा पक्राउ गरेको छ। पक्राउ पनिमा रोल्पाको लिवाङ 4 रेउघा निवासी चुरण श्रेष्ठ रहेको रोल्पाका प्रहरी प्रमुख नवीन राज राईले जानकारी दिनुभयो। वा गाविस 9 निवासी विशेषण घरतीलाई 2022 जेष्ठ 22 गते सिमल बाङबाट कुटपिट गरी हत्या गरेको अभियोगमा श्रेष्ठ विरुद्ध मुद्दा चलाइएको थियो। लुकेर घरमा बस्दै आएका उनलाई स्थानीयले दिएको सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको हो। सो घटनामा संलग्न भनिएका 12 जना यसअघि पक्राउ परि सकेका छन् भने 3 जना अझै फरार रहेका छन्। सिन्धुलीको महादेवी स्थान गाविस 7 ओडा घारीमा आगलागीमा परि 71 वर्षका वीरबहादुर थामीको ज्यान गएको छ। स्थानीय श्रीबहादुर थामीको घरबाट अचानक सल्केको आगोमा चलेर उहाँको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। आगलागीबाट ओडा घारीका 3 घर र 3 गोठ जलेर नष्ट भएका छन्। आगलागीबाट झन्डै 40 लाख रुपियाँको बराबरको क्षति भएको प्रहरीले जनाएको छ। यस्तै जीव दुर्घटना हुँदा जाजरकोटमा 2 जनाको ज्यान गएको छ भने अरू 4 जना गम्भीर घाइते भएका छन्। सदरमुकाम खलङ्गाबाट 5 काटिया तर्फ गइरहेको V1604 नम्बरको जीप खलङ्गा छ दार्ता तो पानीमा दुर्घटना हुँदा ठिमे 4 रामराजा सिंह र खलङ्गा सादा तिमिल लेका दण्डीबेर ओलीको घटनास्थलमै च्यान गएको प्रहरीले जनाएको छ। घाइते भएका ठिमे 8 का अनारकली सिंह र उहाँका छोराहरू 10 वर्षका लोकेन्द्र र 7 वर्षका किरण तथा खलङ्गा 6 की कौशिला बेकालाई उपचारका लागि जिल्ला अस्पताल जाजरकोट लगिएको जाजरकोटका प्रहरी नायक उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिनुभयो। रत्नगर नगरपालिकामा 585 जना बाल श्रमिक रहेको नगरपालिकाले जनाएको छ। उनीहरूलाई श्रमबाट मुक्त गराउन विभिन्न चेतनामूलक तथा शैक्षिक कार्यक्रम सञ्चालन गरिएको छ। नगरपालिकामा भएका बाल श्रमिक मध्ये अहिले 124 जनालाई बाल शिक्षा दिन थालिएको छ। जिल्लामा अहिले भन अभियान समेत सञ्चालन गरिरहेकाले बाल श्रमिकलाई समेत विद्यालयमा सहभागी गराउन प्रयास थालिएको नगरपालिकाका सामुदायिक विकास शाखा प्रमुख तरुण राज पौडेलले जानकारी दिनुभयो। उहाँका अनुसार नगरपालिकामा विभिन्न संघ संस्थाले बाल मैत्री स्थानीय शासन कार्यक्रम समेत सञ्चालन गरेको छ। रत्नगर उद्योग वाणिज्य संघको पहलमा उद्योगहरूमा बाल श्रम न्यूनीकरण गरी सिप सिकाउने कार्यक्रम शुरू गरेको छ। उक्त कार्यक्रममा 60 जना बालबालिका सहभागी हुने बताइएको छ। पछिल्लो समयमा बाल श्रम न्यूनीकरणका लागि यहाँ परिवारलाई आय अर्जनमा सहभागी गराउने खालका कार्यक्रम समेत सञ्चालन भएको छ। सुन चाँदीको भाव घटेको छ। मंगलबार तोकिएको भावमा 600 रुपियाँले घटेर सुनको भाव 8 तोलाको 54,000 रुपियाँ कायम भएको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा भाव घटेकाले नेपाली बजारमा पनि त्यसको प्रभाव परेको व्यवसायले बताएका छन्। अन्तर्राष्ट्रिय बजारमा सुनको भाव प्रति औंस 20 डलरले घटेर $1,300 कायम भएको छ। यस्तै चाँदीको भाव पनि तोलामा 10 रुपियाँले घटेको छ। आज चाँदी 805 रुपियाँ तोलामा कारोबार भइरहेको छ। अब पालो अर्पण जनावासको अर्पण जनावासमा हिजो हामीले सोधेका थियौँ, कृष्ण अधिकारी हत्या प्रकरणमा दलहरूबीच देखिएको पछिल्लो विवादप्रति तपाईँ के भन्नुहुन्छ? यी सामान्य कुरा विदेश पुनः द्वन्द्वमा जाने सङ्केत, सी समाधानको विकल्प खोज्नु बेस, तपाईँले पठाउनु भएको मतको अन्तिम परिणाम यस्तो रहेको छ। यी सामान्य कुरा भन्नेमा 18% विदेश पुनः द्वन्द्वमा जाने सङ्केत भन्नेमा 43%, सी समाधानको विकल्प खोज्नु बेसमा 39% मत व्यक्त गर्ने तपाईँ सम्पूर्णमा हाम्रो धन्यवाद। अब भोलिका लागि हाम्रो प्रश्न रहेको छ, अधिकारी दम्पतिको अनसन तोड्ने जिम्मा वरिष्ठ पत्रकार एवं नागरिक समाजका अगुवा कनकमणि दीक्षितले लिनुपर्ने कंग्रेस उपसभापति रामचन्द्र पौडेलको भनाइप्रति तपाईँ के भन्नुहुन्छ? ए ठिकै हो, बी माग सम्बोधन नभएसम्म अनसन तोड्नु हुन, सी माओवादीको पक्ष पोषण। अर्पण जन आवाज में तपाईले पनि आफ्नो मत दिन सक्नुहुनेछ। जसको लागि मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आर टाइप गरी एक स्पेस दी पीओएलएल पोल टाइप गरी आफूलाई लागेको उत्तर ए बी वा सी टाइप गरी 44-55 वा 45-55 में पठाउन सक्नुहुनेछ। अर्पण जन आवाज को मत परिणाम हरेक साँझ 5 बजे को अर्पण बुलेटिन में प्रस्तुत गर्नेछौ। पालो ट्राफिक खबरको यति बेला नारायणगढ टोडा वीरगंज सडक खण्ड खुल्ला छ। त्यसै गरी नारायणगढ मोगलिन, मोगलिन 9 बिसे काठमाडौँ सडक खण्ड, मोगलिन दमौली पोखरा सडक खण्ड र नारायणगढ प्रासी बुटोल सडक खण्ड पनि खुल्ला छ। ट्राफिक खबर को साथ में फोटो पॉइंट फुल डिजिटल कलर लैब एंड डिजिटल फ्लेक्स प्रिंट रत्नगर 100 राचोक चितवन, फोन नंबर 0656-63-63, मोबाइल नंबर 98550-61-743। अब अन्तर्राष्ट्रिय समाचार, सिरियाको राजधानी दमास्क स्थित एक विद्यालयमा आक्रमण हुँदा एक बालकको मृत्यु भएको छ। क्रिश्चियन समुदायको बलियो प्रभाव रहेको उक्त विद्यालयमा भएको आक्रमणमा अरू 36 बालबालिका घाइते भएका छन्। पूर्वी दमास्कको बाबतोमा विद्यालयमा मोर्चार आक्रमणमा भएको जनाइएको छ। आक्रमणबाट घाइते भएका बालकमध्ये केहीको अवस्था गम्भीर छ। विद्यालयको कक्षा कोठाको बाहिरी हातमा विद्यार्थी जम्मा भएको इलाकालाई लक्षित गरी मोर्चार आक्रमण गरिएको सिन्हाले जनाएको छ। सन् 2011 मार्चमा राष्ट्रपति बसार अल असादको राजीनामाको माग गर्दै सुरु भएको आन्दोलनको क्रममा 1,50,000 व्यक्तिको मृत्यु भइसकेको छ। पश्चिमी अफ्रिकामा फैलिएको इबोला भाइरसले 121 भन्दा बढीको मृत्यु भएको छ। विश्व स्वास्थ्य संगठन WHOका अनुसार गत सोमबारसम्म लगभग 200 जना इबोला भाइरसबाट प्रभावित भएका छन्। इबोला भाइरस मध्य तथा पूर्वी अफ्रिकी मुलुकहरू गाइना, लाइबेरिया र मालीमा व्यापक रूपमा फेला परेकोमा सर्दै पश्चिमी अफ्रिकामा समेत पुगेको छ। गाइना र लाइबेरियामा गरी यस भाइरसबाट 121 जनाको मृत्यु भएको र थप संक्रमण हुन नदिन प्रयास भइरहेको डब्ल्युएचओले जनाएको छ। इबोला भाइरस प्रतिरोध गर्ने कुनै भ्याक्सिन सफल नभएको र यस रोगको निदान गर्ने अन्य उपाय पनि नभएको जनाइएको छ। खेल समाचार। इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेट प्रतियोगिता आजबाट सुरु हुँदैछ। भारतमा चुनाव परेकाले प्रतियोगिता युएईमा सञ्चालन हुनेछ। नेपाली समयअनुसार राति सभा 8 बजेपछि सुरु हुने पहिलो खेलमा मुम्बई र कोलकाता भिड्नेछन्। मुम्बई रोहित शर्माको कप्तानीमा रहँदा कोलकाता गौतम गम्भीरको नेतृत्वमा हुनेछ। डिफेन्डिङ च्याम्पियन मुम्बई र कोलकाता बीचको खेल रोमाञ्चक हुने अनुमान गरिएको छ। साँझ 5 बजेको अर्पण बुलेटिनको अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। ए माओवादीको विरोधका कारण अवरुद्ध संसद बैठक भोलि दिउँसो 3 बजेसम्मका लागि स्थगित। संसद बैठकमा द्वन्द्वकालीन मुद्दा बिउताए शान्ति प्रक्रिया भान्ने षड्यन्त्र भएको माओवादी नेता डाक्टर भट्टराईको आरोप। कृष्णप्रसाद अधिकारीको हत्या अभियोगमा पक्राउ परेकाहरूको रिहाईको माग गर्दै 2 माओवादीद्वारा जिल्ला प्रशासन कार्यालय चितवनमा धरना। पक्राउ परेका 2 अभियुक्तको बयान लिने क्रम आज पनि जारी। रत्नगर नगरपालिकाभित्र 585 जना बाल श्रमिक रहेको नगरपालिकाको भनाई। रत्नगर उद्योग वाणिज्य संघको पहलमा उद्योगहरूमा बाल श्रमिक न्यूनीकरण गरी सिप सिकाउने कार्यक्रम सुरु। सिरियाको राजधानी दमास्काको एक विद्यालयमा आक्रमण हुँदा एक बालकको ज्यान गयो। पश्चिमी अफ्रिकामा भाइरसबाट 121 जनाको मृत्यु। र इन्डियन प्रिमियर लिगको 7औं संस्करण आजदेखि युएईमा सुरु हुने। उद्घाटन खेलमा मुम्बई इन्डियन्स र कोलकाता नाइट राइडर्स भिड्ने। हवस् त, साँझ 5 बजेको अर्पण बुलेटिन सकियो। सुजिता हमाल बिदा भए, नमस्कार। यस अर्पण बुलेटिन को साथमा शिखर हार्डवेयर रत्नगर एक बकुलर पुरानो कर्मचार्य पेट्रोल पंप संगे फोन नंबर 0556362090। रंग रोगन सेनेटरी टॉयलेट बाथरूम का फिटिंग सामान दक्ष प्लम्बर पेंटर को व्यवस्था का साथ ही एशियन पेट्स को आधिकारिक बिक्रेता रहेको जानकारी गराइन्छ। एटिच्युड मल्टीलर्निंग एकेडमी म्याथ साइंस र टेस्ट नदी 5 विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने। साथै इंग्लिश जापानीज कोरियन भाषा एवं कम्प्युटर को सम्पूर्ण कोर्स पढाइ हुने। एटिच्युड मल्टीलर्निंग एकेडमी खैरानी 4 पर्सा नारायणी डेवलपमेंट बैंक को माथि। मोबाइल 9842546174। मुटु रोग सम्बन्धी समस्या भएका बिरामीहरूका लागि विशेष जानकारी। काठमाडौँ टिचिङ हस्पिटलबाट मुटु रोगमा विद्या बारिदी डिएम गर्नुभएका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर मुरारी बाराकोटी एस टाढी रत्नगर पोलिक्लिनिक प्रालीमा प्रत्येक महिनाको पहिलो शनिबार आउने क्रममा यही वैशाख 6 गते शनिबार आउनु हुने भएकाले मुटु सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क गरी मौकाको फाइदा उठाउनु होला। फोनबाट पनि नाम दर्ता गराउन सक्नुहुनेछ। सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली, रत्नगर 2 मेन रोड टाढी बजार। फोन नंबर 0556630341। रेडियो अर्पण 104.5 MHz। जीवन को मार्ग जीवनको मार्ग कार्यक्रम सुनिरहनु भएको हरेक श्रोतालाई कार्यक्रमको तर्फबाट मरममा विशेष स्वागत गर्न चाहन्छु र